नमस्कार। रेडियो कार्यक्रम बहकिने मनको एउटा अर्को श्रृंखलामा तपाईलाई स्वागत छ। म महावीर विश्वकर्मा। सामुदायिक सूचना नेटवर्क सीआईएन को स्टूडियो काठमाण्डुबाट प्रसारण हुने यो कार्यक्रम तपाई देशभरिका झण्डै 90 भन्दा बढी रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी फाइन प्रिन्टले बजारमा लिएर आएको फर्स्ट लभ यो पुस्तकमा 10 जना लेखकले आफ्नो पहिलो प्रेम सम्झिनु भएको छ। उहाँहरू मध्ये 3 जनासँग उहाँहरूको पहिलो प्रेमबाट शुरू भएर वास्तवमै पहिलो प्रेमले हरेक व्यक्तिको जिन्दगीमा पार्ने प्रभाव, त्यसलाई सम्झिरहने बानी र समग्रमा प्रेमभित्र आइपर्ने विभिन्न आयाममा केन्द्रित रहन्छौं। आज हामीसँग स्टुडियोमा हुनुहुन्छ सुबिन भट्टराई, जो कथाकी पात्र, कथा संग्रह र समर लभ उपन्यासका लेखक हुनुहुन्छ। उहाँको घर खोटाङ हो। अहिले हिमालयन व्हाइट हाउस कलेज काठमाडौँमा उहाँ पढाउनु पनि हुन्छ। यसै गरी हुनुहुन्छ शिवानी सिंह थारू, जो चर्चित टेलिभिजन कार्यक्रम मेरो गीत मेरो सन्देशकी संचालक, उहाँले बीबीसी मीडिया एक्सनको रेडियो नाटक कथा मिठो सारङ्गीकोमा लेखक र प्रड्युसरको रूपमा काम गरिसक्नु भएको छ। उहाँको घर नेपालगंज बाँके हो। यसै गरी यो फर्स्ट लभ पुस्तकका सम्पादक अजित बराल पनि हामीसँग हुनुहुन्छ, जो द लेजी कनम्यान एण्ड अदर स्टोरीजका लेखक र न्यू नेपाल न्यू भोइसेजका सह सम्पादक हुनुहुन्छ। उहाँको घर पोखरा हो। फाइन प्रिन्टको प्रकाशक सम्पादक त्यो जिम्मेवारीमा उहाँ रहनु भएको छ। आज हामी उहाँहरूसँग प्रेमकै विषयमा केन्द्रित रहेर कुराकानी गर्छौं। सर्वप्रथम म सुबिनजी, शिवानीजी अनि अजितजी, यहाँहरू तीनैजनालाई कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। मेरो छेउमै हुनुहुन्छ सुबिनजी, त्यसैले तपाईँबाट सुरु गर्न चाहौँ। कतिले फर्स्ट लभ नपढ्नु भएको हुनसक्छ, उहाँहरूको लागि सकेसम्म संक्षिप्तमा भनिदिनुहोस् न, सुबिन भट्टराईको पहिलो प्रेम कस्तो रह्यो? दूरी शीर्षकमा प्रकाशित छ मेरो फर्स्ट लभको चाहिँ अनुभव। फर्स्ट लभमा यसमा एउटा केटी हुने गर्थे, त्यो त्रिचन्द्र कलेज म पढ्दाखेरिको एफेयरमा म परेको थिएँ। त्यति बेला चाहिँ अब सामान्य जस्तो आजकलका युवा पुस्ताहरूले जस्तो डेटिङ अथवा प्रेमका अनुभवहरू बाँड्छन्, त्यही हिसाबले नै प्रेमका अनुभवहरू बाँड्यो, त्यही अनुसारले नै प्रेममा पर्यो। र अन्तिममा चाहिँ के भयो भन्दाखेरि, त्यो एक्सपेक्टेसन भन्ने चिज चाहिँ एकदम बढ्दै गयो। एउटाले अर्कोको एक्सपेक्टेसन पुरा गर्न नसक्ने, अर्कोले अर्कोको पुरा गर्न नसक्ने, त्यो भएपछि दुईजना बिचको सम्बन्धमा विचलन आयो र त्यो सम्बन्धलाई एउटा सुरक्षित अवतरण गरायो। कहीँ कसैबाट त्यस्तो नराम्रो घात अथवा प्रतिघात त्यस्तो केही पनि भएन, त्यसलाई एउटा सुरक्षित रूपमा चाहिँ अवतरण गराइएको प्रसङ्ग चाहिँ उल्लेख छ। तपाईँको यो पहिलो प्रेम सार्वजनिक गर्न मन चाहिँ किन लाग्यो तपाईँलाई? एउटा अवस्था यस्तो सिर्जना भयो, समर लभ भर्खर लेखेर चाहिँ प्रकाशक कहाँ बुझाइसकेको अवस्था थियो। त्यो बेला प्रकाशकले यस्तो पुस्तक पनि निकाल्ने जमर्को गर्दैछौँ, तपाईँको पनि एउटा पहिलो प्रेमको संस्मरण दिनुभयो हुन्छ भन्दाखेरि, म त एकदम एउटा समर लभको प्रेमको त्यो लभ स्टोरीले चाहिँ को ह्याङ ओभर चाहिँ ममा थियो, अनि त्यहाँमाथि आफ्नो पुरानो प्रेम पनि पहिलो प्रेम पनि सम्झने क्रममा यो यसरी यसको जन्म चाहिँ भयो। शिवानीजी पनि आउन चाहिँ तपाईँको पहिलो प्रेम तपाईँले हरियो घर शीर्षकमा छ फर्स्ट लभमा चाहिँ, त्यो संक्षिप्तमा भनिदिनुहोस् न, अहिले जो हामीलाई सुनेर बसिरहनु भएको छ उहाँहरूलाई कस्तो रह्यो तपाईँको पहिलो प्रेम? फर्स्ट लभमा प्रकाशित मेरो संस्मरण हरियो घर, त्यो चाहिँ अब यो स्कुल टाइममा हुँदाखेरिको लभ हो। त्यसमा चाहिँ एकतर्फी माया चाहिँ कसरी त्यो एउटै मान्छेले मन पराउँदा धेरै बेरसम्म मन पराउँदाखेरि मेरै मन पग्लेर माया हुन खोज्दाखेरि फेरि अब किनभने त्यो उमेरको कारणले गर्दाखेरि पनि त्यो अब मेबी केटी मान्छे भएको भएर दुई तिनजना केटाले मन पर्ने स्वाभाविक हो। त्यति बेला चाहिँ नि उमेरको इमेच्योरिटीले गर्दाखेरि चाहिँ नि मेरै दोधारको कारणले गर्दाखेरि त्यो मेरो फर्स्ट लभ चाहिँ कसरी मतलब त्यही दुर्घटना भएर त्यो चाहिँ स्खलित हुन्छ, त्यसैको वरिपरि चाहिँ त्यो यो हरियो घर चाहिँ बाँधेर लेखेको। तपाईँलाई पनि सुबिनजीलाई सोधेकै प्रश्न सोध्छु, तपाईँलाई किन यो फर्स्ट लभमा सङ्ग्रह गर्न मन लाग्यो, यसलाई किन बाहिर ल्याउन मन लाग्यो? ढिलो चाँडो त म लेख्थेँ होइन, त अब अजयजीले भनिसके पछाडि चाहिँ अब पछि लेखे पनि अघि लेखे पनि एउटै कुरा हो, अनि फेरि मेरो उपन्यास पनि आउँदैछ, त्यस कारणले पहिल्यै सुरु त्यो लेख्दाखेरि चाहिँ मलाई अलिकति एउटा एक किसिमको अनुभव पनि हुन्छ, त्यो पनि भयो। र अर्को कुरा चाहिँ म लेख्थेँ नै, त्यस कारणले अब अगाडि नै भयो, त्यस कारणले पनि लेखे हो। अजयजी, तपाईँको पहिलो प्रेम कस्तो रहेछ संक्षिप्तमा? त्यो चाहिँ प्रेम थियो या अरू कुनै थियो त्यो म अझै पनि त्यो छुटाउन सकेको छैन, त्यही भएर त्यो दुविधा रहेर नै मैले फर्स्ट लभ भनेर नगरिकन त्यसलाई मैले फर्स्ट क्रस, त्यो इन्फ्याचुएसन थियो कि एउटा आकर्षण मात्र थियो कि अथवा त्यो प्रेम हो भन्ने चाहिँ त्यो दोसाँधमा, सायद त्यो प्रेम र आकर्षणको दोसाँधमा चाहिँ म थिएँ होला जस्तो लाग्छ मलाई। त्यो प्रेम भनेर एकदमै गहन प्रेम थियो थिएन म चाहिँ अहिले भन्न सक्दिनँ, तर प्रेम थिएन भने फेरि त्यो एक किसिमको त्यो आकर्षण अझैसम्म छ अथवा धेरै पछिसम्म रह्यो होइन। तर एकदम गहिरो प्रेम थियो भन्दाखेरि जसरी गहिरो प्रेममा पर्दाखेरि मानिसहरूले जसरी केटीलाई पछ्याउँछन् अथवा त्यो माया त्यो पोख्न पोख्छ नि जसरी मरियत्ती गरेर, त्यो किसिमको त्यो अनेक त्यो उपायहरू उसलाई चाहिँ पाउने अथवा उसलाई आफ्नो बनाउने अथवा उसलाई आफ्नो प्रेमको एहसास त्यो जटाउने त्यस्तो किसिमको प्रयासहरू मैले गरिनँ। त्यही भएर त्यो प्रेम थियो अथवा आकर्षण मात्र थियो भनेर म अझै दुविधामै नै छु। तपाईँलाई चाहिँ अझ दुईवटा प्रश्न एकैपटक, तपाईँलाई किन सार्वजनिक गर्न मन लाग्यो यो त भइहाल्यो उहाँहरूलाई सोधे जस्तै, हजुर, अनि तपाईँलाई चाहिँ आफ्नो सँगसँगै अरूको पनि सङ्ग्रह गरेर निकालौँ भन्ने चाहिँ किन लाग्यो? यो सङ्ग्रहको आइडिया एउटा कथा पढ्दाखेरि, यो इभान टर्गनेभ भन्ने रसियन राइटर हुनुहुन्छ, उहाँको एउटा कथा रहेछ कि लामो कथा फर्स्ट लभ भन्ने, र त्यो पढिसकेपछि त्यो त आख्यान भयो, त्यस्तै चाहिँ एउटा पहिलो प्रेमको सङ्कलन पनि निकाल्न सकिन्छ भन्ने मलाई दिमागमा लाग्यो, र फेरि आफ्नो एउटा प्रेमको आफ्नो पनि त्यो अनुभव भएको आफूले पनि लेख्न पाउने, र अनि नेपालमा अर्को कुरा के छ भन्दाखेरि जस्तो एउटा विषयमा विभिन्न मान्छेहरूलाई लेखाएर सङ्ग्रह निकाल्ने त्यो प्रयास चाहिँ गरिएको छैन, एउटै मान्छेको सङ्ग्रह निक्लिएको छ, निबन्धको अथवा अरू रचनाहरूको सङ्ग्रह निक्लिएको छ, धेरै मान्छेले एउटा विषयमा लेखेको सङ्ग्रह नलेखेको भने त्यो अलिकति नयाँ केही थालनी गरौँ भन्ने हिसाबले यो फर्स्ट लभको तयारीमा म जुटेको। अब चाहिँ अलिक प्रेमसँग सम्बन्धित कुराकानीमा अगाडि बढ्न सजिलो हो तपाईँहरूको यो कुरा राखिसकेपछि, तपाईँले फर्स्ट क्रसमा लेख्नु भएको छ एउटा कार्यक्रममा देखे भनेर, हजुर, गोरो वर्ण टम्ब मिलेका दाँत अलिकति बाङ्गिएको हो कि जस्तो लाग्ने तर अनुहारमा सुहाएको नाक सानो कद सिलिक्क परेको शरीर कुमभन्दा अलि तलसम्म सिलित्त झरेको कपाल तिमीलाई देख्ने बित्तिकै खै के भयो मन त्यसै त्यसै पग्लियो भनेर लेख्नु भएको छ। प्रेममा शारीरिक सौन्दर्यताले कस्तो अर्थ राख्दो रहेछ? यो त अब त्यो फेरि व्यक्तिपछि त्यो फरक होला, मलाई चाहिँ त्यो के भन्दाखेरि त्यो आकर्षण एउटा शारीरिक रूपले अलिकति राम्री देखिने त्यस्तो किसिमको केटीहरूले मलाई अलि आकर्षण गरे कि पहिलादेखिबाट, कोही राम्री छ भने उसले चाहिँ आकर्षण गर्नु स्वाभाविक थियो। समय के पर्यो भन्दाखेरि अब जसलाई मैले त्यो अब फर्स्ट लभमा भेटेको प्रसङ्ग छ अथवा देखेको प्रसङ्ग छ, ऊ शारीरिक रूपले राम्रो थियो, एटलिस्ट मलाई चाहिँ त्यो राम्रो लाग्यो र अनि त्यो किसिमले आकर्षण बढेको म र चाहिँ जस्तो अरूलाई नहुनु सक्छ, जस्तो अब कसैलाई एकचोटि देख्ने बित्तिकै मन पराउनु त त्यो शारीरिक रूपले बाहेक चाहिँ अरू कुराले चाहिँ मन पराइँदैन कि चाहिँ अरू अब लामो समयसँग उठबस गरेर भेटघाट गरेर अथवा सङ्गत गरेर उसको अरू गुणहरूले अलि प्रभावित पारेर पर्ने चाहिँ पनि हुनसक्छ लभमा, मेरो केसमा अलिकति त्यो रूपलाई देखेर मन पराउनु गएकोले अब त्यो रूपमा चाहिँ के भन्दाखेरि मैले चाहिनेभन्दा बढी उस पनि गरेको हो, तर फेरि मैले स्वीकारै गरिसकेँ मलाई अलिकति त्यो रूपले अलि आकर्षण गर्छ। सुवनजी तपाईँको त्यो पढ्दाखेरि चाहिँ फेरि ट्याकै अजितजीको भन्दा अलिकति उल्टो जस्तो पनि लाग्छ, तपाईँले त्यहाँ पनि लेख्नु भएको छ तपाईँलाई पहिलोपल्ट आशिष पात्र तपाईँले लेख्नु भएको छ त्यति मन परेको थिएन तर साथीहरूले उसको तारिफ गर्न थाले कस्तो अग्लो र फ्यान्टफ गिटार राम्रो बजाउँछ गीत राम्रो गाउँछ यस्तै यस्तै, अनि उनीहरूको कुराले तपाईँको मनमा पनि के हुन थाले त्यसपछि साथीहरूको कुरा सुनेर चाहिँ कि तपाईँको त्यो पहिलो प्रेम साथीहरूको लहै लहैमा नै सुरु भएको हो? एक्ज्याक्टली त्यही हो, लय लयमा सुरु भएको हो त्यो चाहिँ, अरूहरूको केसमा फरक हुनसक्छ तर मेरो केसमा चाहिँ के हुन्छ भने जस्तो धेरै मलाई चाहिँ हिरो जस्तो केटाहरू हुन्छ नि जस्तो राम्री भने जस्तो केटाहरूमा पनि हिरो जस्तो ह्यान्डसम जस्तो केटाहरू चाहिँ मलाई त त्यति मन पर्दैन, मलाई चाहिँ एकदम गुणै गुणले भरिपूर्ण अनि सिम्पल अनि लजाउने केटा चाहिँ असाध्यै मनपर्छ। त्यो एलिमेन्टले पनि काम गरे हुन्छ, जस्तो गुणै गुणले भरिपूर्ण भने त इन्टेलिजेन्ट हुनु पर्यो, सपोज गिटार बजाउँछ भने एकदम राम्रो गिटार बजाएको हुनु पर्यो, लेखक छ भने एकदम राम्रो लेखेको हुनु पर्यो, डक्टर छ भने एकदम राम्रो डक्टर हुनु पर्यो, त्यस्तो खालको। अब यसबाट तपाईँको पहिलो प्रेम पढिसकेपछि मलाई लागेको एउटा जिज्ञासा चाहिँ प्रेममा साथीहरूको भूमिका चाहिँ कस्तो हुँदो रहेछ, त्यो प्रेम दुईजनाको बीचमा सम्बन्ध स्थापित गराउनको लागि सँगैका साथीहरूको भूमिका चाहिँ के हुँदो रहेछ? अब अरूहरूको त थाहा छैन, जस्तो डाई हार्ड कसैले कसैलाई मन पराउँछ भने द्याट इज डिफ्रेन्ट थिङ होइन, तर मेरो केसमा चाहिँ नि मैले धेरै जस्तो देखेको पनि कस्तो हुन्छ भने जस्तो मेरो बेस्ट फ्रेन्ड जसमा मेरो हरेक चिज मिल्छ मैले मन पराउने केटाको उसले अलिकति पनि खोट निकाल्यो भने मलाई पनि हो कि हो कि जस्तो लाग्न थाल्छ, किनभने हामी बेस्ट फ्रेन्ड यस कारणले भएको हुन्छ, लाइक माइन्डेड भएको भएर बेस्ट फ्रेन्ड भएको हुन्छ नि, उसले भन्ने बित्तिकै त्यो असर चाहिँ पर्छ। यही प्रश्न सुबिनजीबाट पनि ल्याउन चाहे, प्रेममा साथीहरूको भूमिका चाहिँ के हुन्छ महत्व? प्रेममा सबभन्दा महत्त्वपूर्ण भूमिका भनेको साथीहरूको हुन्छ जस्तो लाग्छ, किनभने जस्तो कसैसँग प्रेम भयो भने गएर चाहिँ बुवालाई आमालाई सुनाइदिएन साथीलाई पहिला सम्बन्ध सुनाइन्छ है, अनि तिनीहरूले चाहिँ कसरी जाने कुन रूपले त्यो प्रेमलाई अगाडि बढाउने वा नबढाउने उनीहरूको प्रतिक्रिया राय त्यो लिएर नै अगाडि बढिन्छ भन्ने चाहिँ मलाई लाग्छ। तपाईँले लेख्नु भएको छ प्रेमिकाको रूपमा जो भए पनि चल्छ भन्ने मान्यतामा राख्थे भनेर, अनि अजितजीले लेख्नु भएको छ कि जीवन संगीको रूपमा तिमी उपयुक्त छौ भन्नेमा विश्वस्त हुनु पनि त म सकेको थिइनँ भनेर उहाँले लेख्नु भएको छ। यो प्रेम र विवाहका लागि फरक फरक मापदण्डहरू हुन्छन् चाहिने विषय पनि त्यो व्यक्ति पछि नै फरक हुन्छ। कसैले एउटा मापदण्ड तोकेको हुन्छ, कसैले अर्कै हुन्छ। आफ्नो प्रायोरिटीको कुरा हो त्यो भन्ने मलाई लाग्छ। अलिकति व्यक्तिगत कुरामा पनि आउँछु म। त्यो तपाईँहरूको पहिलो प्रेम त धेरैले पढ्नु भयो पनि, धेरैले जानुभयो पनि, फेरि फेरि पनि त प्रेम भयो होला नि जिन्दगीमा, भयो कि भएन? अवश्य पनि भयो, नहुने त कुरै छैन। त्योभन्दा पछिका प्रेम सम्बन्धहरू चाहिँ तपाईँलाई व्यक्तिगत रूपमा लागेको त्यतिकै महत्वपूर्ण थियो या त्योभन्दा कम थियो, त्योभन्दा बढी थियो, के लाग्छ तपाईँलाई? अब त्यति धेरै पनि प्रेम गरेन कि, त्यो प्रेमहरू भनेर यहाँ बहुवचन लाइलाई म त्यो अवस्थामा त्यो कुरा पनि गरिहाल्न अलि रुचाउँदिन पनि है। तर प्रेम हुन्छ, किनभने अब प्रेमका विभिन्न स्वरूप विभिन्न अवस्थितिहरू हुन्छन्। जस्तो कि अब कोही केटीलाई एक कुरो मन पराउनु पनि प्रेमै हो, त्यसलाई पनि म प्रेम नै भनेर भन्छु। कसैसँग भर्चुअल च्याट हुने क्रममा केही खालको क्रस हुन्छ भने पनि त्यो पनि एउटा प्रेम हो। प्रेमका विभिन्न आयाम, विभिन्न रङ, विभिन्न रूप, विभिन्न आकार प्रकारहरू हुन्छन्। तर अब त्यसरी डेटिङै गएर अथवा दुवै साइडबाट हुने खालको प्रेम चाहिँ एकदमै थोरै भएको छ। थोरै भन्नाले फेरि दुई चार पाँच पनि अलिक भनिहालिनँ, भएको छ, नभएको त होइन। हरू लाउन चाहिँ त्यही त, हरू लाउन यहाँ अलिकति हरू भन्ने चाहिँ धेरै बुझिन्छ नि, त्यही भएर मैले त्यसलाई अलिकति कम गराउनु खोजेको मात्रै। कतिपयले के पनि भन्छन् भने पहिलो प्रेम चाहिँ निकै महत्त्वपूर्ण हुन्छ, त्यसपछिका प्रेमहरू चाहिँ त्यति महत्त्वको हुँदैनन् भन्छन् नि, त्यस्तो हुन्छ? यो पनि व्यक्ति पछिको अनुभव हो, जहाँसम्म मेरो अनुभव छ। मलाई चाहिँ यो पहिलो, दोस्रो, तेस्रो कुनै ऱ्याङ्किङ गरेर, नम्बरिङ गरेर प्रेमलाई चाहिँ, प्रेमको परिमाण अथवा चाहिँ प्रेमको गुणवत्ता चाहिँ मापन गरिन्छ भने मलाई लाग्दैन। मलाई लाग्छ अहिले करेन्ट, अहिलेको अवस्थामा म जोसँग चाहिँ रिलेसनसिपमा छु, त्यो प्रेम सबभन्दा महत्त्वपूर्ण हो। पहिलाको पास्टहरू त बिर्सिसकिन्छ, कम्तीमा मेरो तर्फबाट चाहिँ। शिवानीजी, तपाईँको त्यो पहिलो प्रेम सम्बन्ध सकेपछि त्यसपछि अरू प्रेम, प्रेमहरू नभनौँ, अरू प्रेम सम्बन्ध त्यसपछि भयो कि भएन? भए। त्योभन्दा पछिको प्रेममा चाहिँ तपाईँले फरक के पाउनुभयो? त्यति बेला अब अनुभवहरू र अब दिमाग पनि परिपक्व हुँदै जान्छ। पहिलो प्रेममा अब राम्रो गिटार बजाउँछ कि बजाउँदैन भन्ने खोजिन्थ्यो होला। दोस्रो प्रेममा यो मेरो साथीहरूसँग जम्छ कि जम्दैन, जेन्टलम्यान तरिका छ कि छैन यसको, त्यो खोजिन्छ होला। त्यो हुँदै हुँदै हुँदै हुँदै बिहा गरुन्जेलसम्म उसले चाहिँ नि मेरो लागि परिपक्व, मेरो जीवनको लागि परिपक्व छ कि छैन भन्ने त्यसरी खोज्ने हुन्छ। मलाई लाग्छ यो जीवनसँगै मतलब मच्योर हुँदा हुँदै त्यो मान्छेले त्यो प्रायोरिटी पनि त्यही अनुसारले चाहिँ नि राख्छ जस्तो लाग्छ, र मेरो केसमा पनि त्यही भएको। त्यसो भए प्रेमको महत्व चाहिँ मान्छेको उमेर अनुसार फरक फरक उमेरमा फरक फरकै महत्व हुन्छ त्यसको, एटलिस्ट मेरो केसमा। मलाई लाग्छ अब यो 40% केसमा पनि त्यही हुन्छ कि भन्छु म। अजितजी के भन्नुहुन्छ? होइन, त्यो अवश्य नै, त्यो उमेरले त्यो प्रेमलाई कसरी डिफाइन गर्ने भन्ने पनि त्यसले चाहिँ फरक पार्छ, र प्रेमलाई कसरी हेर्ने भन्ने पनि त्यो अनुभव उमेरले चाहिँ डेफिनेटली त्यसले चाहिँ असर पार्छ। जब जति मान्छेहरू परिपक्व हुँदै जान्छ, उसको बुझाइ परिपक्व हुँदै जान्छ, उसले प्रेमलाई परिभाषा गर्ने, सम्बन्धलाई परिभाषा गर्ने पनि अलिक परिपक्व हुँदै जान्छ जस्तो लाग्छ मलाई। त्यो उमेरको कुरा गर्नुपर्दा, त्यति बेला चाहिँ तपाईँहरू जतिखेर पहिलो प्रेममा हुनुहुन्थ्यो त्यतिखेर त्यो प्रेम कसैले थाहा नपाइदिए हुन्थ्यो, त्यो चाहिँ सकेसम्म लुकाउन पाए हुन्थ्यो, अब साथीले नै भन्दाखेरि पनि होइन भनेर टारिदिने बरु घरमा, अब घरमा त झन् कुनै हालतमा थाहै दिन नहुने भन्ने। तर अहिले यो उमेरमा आइसकेपछि चाहिँ त्यही प्रेम पनि अब सार्वजनिक रूपमा लेखिरहँदाखेरि पनि, त्यसको रूपमा बोलिरहँदाखेरि पनि त्यो असहज नलाग्ने, अझ रमाइलो लाग्ने, त्यतिखेर गरेको केही उत्पटन कामहरू थियो भने पनि अहिले चाहिँ खुलस्त भनेर एक किसिमको त्यो नोस्टाल्जिक भएर रमाइलो लाग्ने, के फ्याक्टरले काम गर्छ त्यहाँनिर? सामाजिक मान्यताहरू हुन्छ नि त, अब भर्खरै स्कुल पढ्दै गर्दाखेरि अथवा कलेजमा पनि भर्खरै अब भनौँ न ब्याचलरहरू पढ्दै गर्दाखेरि अब अलिक बराल लिएर अथवा प्रेम गरेर हिँड्नुहुन्न भन्ने एउटा सामाजिक मान्यता छ नि, त्यसले गर्दाखेरि पनि अब घरमा अथवा प्यारेन्ट्सहरूले अथवा छिमेकीहरूले के भन्छन् भन्ने हिसाबले प्रेम चाहिँ लुकाउँछन्। तर अहिले अहिले के भन्दाखेरि अहिले त गौरव गर्ने प्रेम चाहिँ, जस्तो चाहिँ अब म चाहिँ फलानालाई डेटिङ गर्दैछु भनेर चाहिँ त्यो अलिक गौरव गर्ने विषय भयो जस्तो लाग्छ मलाई। सुबिनजी, तपाईँको समर लभको पात्रहरूले पनि सकेसम्म लुकाउनै खोजिरहन्छन् आफ्नो त्यो प्रेम चाहिँ, साथीहरूले भनिसक्दा नि होइन भनेर टार्ने, किन प्रेम भइरहँदाखेरि चाहिँ त्यो लुकाउन मन लाग्छ मान्छेलाई, अनि पछि चाहिँ फेरि त्यही खुलस्त रूपमा ल्याउँदाखेरि पनि असहज नलाग्ने, त्यस्तो के हुन्छ होला? अहिले यसमा के लाग्छ मलाई भने, प्रेम गर्नु मजा छ भने त्यो लुकी लुकी गर्नुमै मजा छ क्या, एउटा थ्रिल चाहिँ त्यसले डेभलप गर्छ क्या। नभए त्यो प्रेम गर्नु के मजा, खोले आम त्यो एकदम बिहान बेलुका भात खाए जस्तो भइहाल्यो नि। अलिकति डर, अलिकति त्रास, अलिकति दुखचुक, यो मुटुलको धुकधुकी अलिकति बढाउने अनि अलिकति डर अलिकति यो खालको माहौलमा चाहिँ प्रेम गर्नुको छुट्टै मजा आउँछ र छोटो भेट होस् होइन दिनभरि घुमाएछ त्यसले पनि रोचकता रौनकता चाहिँ प्रेममा दिँदैन छोटो समय होस् थ्रिलिङ होस् त्यो भएकोले मैले पनि आफ्नो पात्रहरूलाई त्यही किसिमले चाहिँ आफ्नै अनुभव ढालेर उनीहरूको त्यो प्रेमको अवस्था मैले सिर्जना गरेको त्यो पहिलो प्रेमको याद चाहिँ कतिको आउँछ तपाईँलाई मलाई चाहिँ मैले अघि पनि भने नम्बरिङ हुँदैन आदि इत्यादि लम्बे चौडे कुरा गरेँ मलाई त्यो करेन्ट अहिले हालसाल म जोसँग प्रेममा छु उसैको मात्र मलाई चाहिँ ख्याल हुन्छ त्यो पहिला भूतपूर्व प्रेमिकाहरूको त्यो लिस्टिङ गरेर तडपिएर बस्ने चाहिँ म त्यो त्यो खालको मान्छे चाहिँ होइन तडपिने भन्दा नि कहिले काहीँ चाहिँ याद आउने त्यतिखेरको त्यो विगतमै गएर सम्झिने त्यस्तो चाहिँ त्यो चाहिँ यति साह्रो पनि म यो कुरा लुकाउन चाहन्न कि त्यो कुरा कुनै अवस्थामा आउँदैन भनेर जब लेख्न बस्छु होइन तब त्यति बेलाको केटी सँग चाहिँ कुन कुन गीतहरू थियो हामीले गाउने अथवा हामी कुन कुन गीतहरू बस्थ्यो त्यो गीत सुनेर अलिक भावुक हुने जबरजस्ती आफूलाई भावुक बनाउने कोसिस चाहिँ गरेर अनि म त्यो लेख्न बसिरहेको हुन्छु त्यो अवस्थामा चाहिँ सम्झिन्छु तर अब सम्झेर तडपिने आदि इत्यादि चाहिँ हुँदैन फेरि शिवानीजी पहिलो प्रेम चाहिँ धेरैले अब यो फेरि यो नम्बरिङमै कुरा आउला होइन यसलाई चाहिँ एक ठाउँमा राखेर मैले सोध्न खोजेको धेरैले भन्छ नि यो पहिलो प्रेम चाहिँ भुल्नै सकिँदैन भनेको पनि हामी सुन्छौँ यो के त्यस्तै हुन्छ पहिलो प्रेम भुल्नै नसकिने यो फेरि इन्डिभिजुअलमा फरक पर्ने कुरा हो जस्तो मैले चाहिँ नि मलाई चाहिँ नि त्यो लेख्ने बेला मात्रै याद भयो सबै कुराहरू तर मैले चाहिँ नि त्यसलाई लिएर अहिलेसम्मको यात्रासम्म चाहिँ त्यसले मलाई कुनै पनि कुरामा चाहिँ आइमिन मैले कुनै पनि मोडमा त्यसलाई कहिले पनि सम्झिनँ त्यसले सताइराख्ने भन्ने जुन त्यो अनुभव हुन्छ मान्छेहरू सम्झि नरहनु एउटा कुरा होला भुल्न नसकिनु चाहिँ त्यो चाहिँ कस्तो हुन्छ होइन नसम्झिनु नै त्यो भुल्ने खालको प्रेम भएको होला नि त त्यही भएर नसम्झेको होला त्यसो पनि अलि होइन कि जस्तो लाग्छ मलाई चाहिँ सम्झिनु एउटा कुरा र नभुल्नु अर्कै कुरा हो कि त्यो अर्थमा भन्दाखेरि चाहिँ पहिलो प्रेम होइन यो मलाई के लाग्छ भने जस्तो अनुभवमा के यदि एकदमै अरू प्रेमसँग जुन त्यो कम्पेरिटिभली अरू अरू गरेको अफेयर्सहरू हुन्छ नि त्यो अफेयर्स मध्येमा चाहिँ त्यो पर्टिकुलर केही अलिकति युनिक भएको छ भने अथवा अलिकति एकदम डिफ्रेन्ट भएको छ भने चाहिँ त्यो सम्झिने हुन्छ होला जस्तो लाग्छ अजयजी तपाईँले लेख्नु भएको छ यो फर्स्ट क्रसको अन्तिमतिर किन कुनै पुतली बत्तीमा होमिए झैँ अझै पनि मलाई तिम्रो जीवनमा होमिन मन लाग्छ भनेर के कुराले गर्दाखेरि अझै होमिन मन लाग्छ तपाईँले खै थाहा छैन त्यो त्यो के आकर्षण थियो थाहा छैन उसमा होइन म चाहिँ के भन्छु नि त्यो प्रेम एकदम त्यो वान साइडेड थियो होला अब उसमा पनि के भन्दाखेरि यो मान्छे चाहिँ ठिकै होला भन्ने चाहिँ त्यो एउटा दिमागमा त्यो परेको हुनसक्छ तर दुईतर्फी रूपमा एकदम गहन एउटा भनौँ न त्यो गहिरो प्रेम परेको थिएन तर पनि अब के आकर्षण त्यो थाहा छैन किन त्यो केले चाहिँ मलाई चाहिँ डोरीले ताने जस्तो त्यो तानिरहेको थियो मलाई त्यो त्यो केले कुन फ्याक्टरले तानेको अझै मलाई चाहिँ त्यो चाहिँ म एकिनसाथ भन्न सक्दिनँ सुबिनजीपरि आउन चाहे तपाईँले कविता बस्नेत भन्ने पात्रको बारेमा तपाईँ लेखिरहनु भएको छ कविताको आगमनपछि आफू पूर्ण मान्छे भएको जस्तो मलाई पनि लाग्न थालेको थियो भनेर तपाईँले त्यहाँ उल्लेख गर्नुभएको छ यस्तो महसुस चाहिँ किन हुन्छ होला मान्छेलाई के साँच्चै पूर्ण मान्छे बनाउँछ प्रेमले त्योभन्दा अगाडि चाहिँ अपूर्ण हुन्छ त्यस्तो अनुभवमा चाहिँ के पर्छ फरक त्यसले मेरो दुरीमा चाहिँ अलिकति मचोर भइसकेपछि प्रेममा परेको अवस्था छ ब्याचलर्स लेभल पढ्ने बेलाको कुरा प्रसङ्ग चाहिँ यहाँ मैले उल्लेख गरेको छु सो त्यो बेलाबाट भोइड चाहिँ क्रिएट भइसकेको हुन्छ म अलिक कम्प्लिट छु तर यो प्रेम चाहिँ मेरो जीवनमा आएदेखि अझ पुरै कम्प्लिट हुन्छु भन्ने चाहिँ त्यो पात्रले चाहिँ महसुस गरेको अवस्था छ त्यो भएकोले त्यो केटीको आगमन हुनासाथ उसले चाहिँ आफूलाई कम्प्लिट भएको चाहिँ महसुस गर्छ त्यो भनेको कोही प्रेमी या प्रेमिकाको उपस्थिति बिना कोही व्यक्ति त्यो रूपमा आगमन हुनु बिना चाहिँ अपूर्ण होइन त्यो त्यो अपूर्ण महसुस चाहिँ अब जस्तो मैले मेरो भगाईले चाहिँ गर्यो सबैले गर्छ भनेर चाहिँ त्यो भन्न सकिँदैन अब केही प्रश्नहरू लिन्छु तिनजना कार्यक्रम आउँदै हुनुहुन्छ भनेर फेसबुकमा हामीले प्रश्न सोध्न चाहनुहुन्छ भने लेख्नु होला भनेपछि धेरैले पठाउनु भएको थियो त्योमध्ये केही प्रश्नहरू चाहिँ मैले लिएर आएको छु म सुबिनजी तपाईँबाट नै यो प्रश्न अगाडि बढाउँछु नेत्र थापा हुनुहुन्छ मुर्गिया रूपन्देहीबाट यसै गरी दीप कुमार कठायत खलङ्गा एक तल्लो बजार रुकुमबाट उहाँहरू दुवैजनाले लेखेको प्रश्न चाहिँ उस्तै छ तपाईँलाई सोधिदिनु भनेर लेख्नु भएको थियो प्राय व्यक्तिहरू आफ्नो प्रेम सम्बन्ध विवाहमा परिणत भएपछि मेरो प्रेम सफल भयो भन्ने ठान्छन् तर त्यही प्रेम विवाहका प्राय सम्बन्धहरू अन्तत गएर टुङ्गिएका पनि पाउँछौ हामी किन प्रेमी प्रेमिकाहरू आफूले रोजेको मान्छेसँग पनि जीवन बिताउन सक्दैनन् वा चाहँदैनन् भनेर। पहिलो कुरा चाहिँ के भने, नपाउन्जेल चाहिँ के किन हो जस्तो पछि पछि दौड्ने बानी हुन्छ सबैको हुन्छ, र पाइसकेपछि त्यो व्यवस्था गर्न थाल्छ क्या। दोस्रो कुरो, सम्बन्ध चाहिँ बिहामा रूपान्तरित भइसकेको छ भने पनि अब एउटा एक्सपेक्टेसनका कुराहरू आउँछन्, भनौँ न मेरो एउटा सर्टेन लेभलको एक्सपेक्टेसन होला, त्यो उसले पार्टनरले पुरा नगर्न सक्ला अथवा उसको एक्सपेक्टेसन होला, मैले पुरा गर्न नसकौँला, अनि त्यहाँ चाहिँ दुईजना बिचको कन्फ्लिक्ट चाहिँ सुरु भयो। शिवानीजी, तपाईँलाई अब्दुल करिमले सोध्नु भएको छ, कुनै प्रेम आफ्नो लागि बनेको हो वा होइन भनेर थाहा पाउने सूत्रहरू केही होलान्? सूत्र त खास भन्यो भने कसैले मसँग सूत्रै छ भने त्यो नपत्याए हुन्छ, म त त्यो सूत्रहरूमा मान्दिनँ। मान्छेले एकदम बिहा गर्दाखेरि ओहो वी आर मेड फर इच अदर भनेर बिहा गरिसके पछाडि पनि त्यसको अब भनौँ न तेस्रो दिनमै ए होइन कि भन्ने त्यो भइरहेको छ, किनभने त्यो हुनु जरुरी पनि छ जस्तो लाग्छ मलाई। किनभने त्यो यदि रिलेसन मतलब सम्बन्धमा यदि हस्बेन्ड वाइफ अथवा गर्लफ्रेन्ड बोयफ्रेन्ड दुईजना छ भने, प्रेमी प्रेमिकाहरू दुईजना छ भने, तलमाथि उतार चढाव एक्लै अर्कालाई यो मेरो लागि ठिक छ कि छैन परीक्षण गर्ने गरिराख्नु पनि पर्छ, नत्र भने एउटा त्यो प्रेम सम्बन्ध नभइकन सोसियल ह्याबिट जस्तो हुन्छ कि, बानी जस्तो बस्छ कि, सबैजनाको अगाडि एउटा चाहिँ त्यो के भन्छन् प्रिटेन्स जस्तो हुन्छ। त्यस कारणले त्यो तलमाथि भए पनि राख्नुपर्छ र नमरुन् जेलसम्म एक्लै अर्कालाई परीक्षण गरी पनि राख्नुपर्छ यो मेरो लागि ठिक छ कि छैन। अनि त्यस भएपछि टकराव हुन्छ, टकराव भएपछि झगडा हुन्छ, झगडा भएपछि त्यस पछाडि तत्कालै फकाउने सकाउने हुन्छ, त्यस पछाडि त्यो सम्बन्ध त्यस कारणले नै इन्ट्रेस्टिङ र रमाइलो हुने हो नि। नेपाली एउटा उखान, अगुल्टो पनि नझसिकन नठसिकन बल्दैन हो त्यो। अब म अझै आउन चाहे, तपाईँलाई कुमार पनेरुजीले सोध्नु भएको छ लभको सुरुवात कसरी हुन्छ भनेर, अनि यस्तै अर्को प्रश्न पनि छ लभसँग सम्बन्धित नै, एनके अजनबीजीले सोध्नु भएको छ वास्तविक लभ भन्ने शब्द के हो जस्तो लाग्छ तपाईँलाई भनेर। यो दुवै प्रश्न एकदम जटिल छ, अब सायद मैले त्यो यी प्रश्नहरूको उत्तर चाहिँ दिन सक्दिनँ। अब कसरी सुरु हुन्छ भन्दाखेरि, अब त्यो यसरी नै सुरु हुन्छ भनेर ठ्याक्क स्पेसिफिक आन्सर चाहिँ दिन सकिँदैन होला जस्तो लाग्छ। हामी तिनजना को अब फर्स्ट लभको अनुभव यो किताबमा छ, त्यो अनुभवले पनि के देखाउँछ भन्दाखेरि त्यो पहिलो प्रेम फरक फरक तरिकाले हुँदो रहेछ, त्यही भएर अब यही तरिकाले त्यो प्रेम हुन्छ भन्ने चाहिँ भन्न सकिँदैन। र अनि अर्को प्रश्न भनेको चाहिँ के हो जस्तो लाग्छ भनेर सोध्नुभएको छ। माया भनेको एउटा एकदम रमाइलो त्यो फिलिङ जस्तो लाग्छ मलाई, एकदम त्यो वन्डरफुल फिलिङ भन्छ नि, र जसले जुन चाहिँ जति दिँदाखेरि उति झन् उति आफूले पाएको अथवा उति आफू रिचर भएको चाहिँ लाग्छ नि, त्यो नै माया हो जस्तो लाग्छ। शिवानीजी, अरू केही प्रश्नहरू छन् जसलाई सोधे पनि हुन्छ भनेर दिनुभएको छ, क्रमैसँग आउँदा तपाईँकै भागमा पऱ्यो। नमिता बराले लेख्नु भएको छ, मान्छेहरू रूपलाई प्राथमिकतामा राखेर कुनै पनि सम्बन्ध राख्न खोज्छन्, के त्यो सम्बन्ध टिकाउ हुन्छ र? फेरि मान्छे मान्छेमा फरक पर्छ, मेरो त रेडिमेड आन्सर हुने भयो। कस्तो हुन्छ भने जस्तो केटाहरूले धेरै जस्तो रूपैलाई प्रायोरिटी दिन्छ होइन, अनि जस्तो केटीहरूले चाहिँ जस्तो क्वालिटीलाई हेर्छ कि। अब तपाईँले अब जस्तो केटीलाई सोध्यो भने गुड सेन्स अफ ह्युमर राम्रो हुनुपर्छ भन्छ, त्यो चाहिँ एकदम त्यो, तर केटाहरूमा चाहिँ राम्री हुनुपर्छ भन्ने एउटा चाहिँ फर्स्ट कन्डिसन चाहिँ, केटाहरूको चाहिँ फिजिकल हुन्छ, केटीहरूको चाहिँ धेरै जस्तो क्वालिटीमा जाने हुन्छ। अनि त्यो भन्दा बाहेक पनि जस्तो कहिलेकाहीँ कस्तो हुन्छ भने, जस्तै एउटै अफिसमा काम गरिराखेको छ होइन, अनि उसको रूपसँग सम्बन्धित नभएर उसको काम मन पर्दा मन पर्दै चाहिँ, जस्तो सुबिन भट्टराईको सुबिनजीको समर लभमा पनि रूपले होइन नि त, त्यो त उसले त फर्स्ट भएको भएर त्यस कारणले क्वालिटी हेऱ्यो नि त। अनि त्यही भएर मलाई के लाग्छ भने, फेरि म एउटा इन्डिभिजुअली मैले केमा प्रायोरिटी दिइरहेको छु भन्ने हुन्छ कि। सिद्धार्थ गौतमले सोध्नु भएको छ सुबिनजी, कि एकहोरो माया साँचो र चोखो हुँदैन र भनेर। यो पनि एकदमै जटिल प्रश्न, साँचो माया केलाई भन्ने, चोखो माया केलाई भन्ने, जुठो माया केलाई भन्ने, है यी कुराहरू एकदम विवादास्पद छन् कम्तीमा प्रेमको सन्दर्भमा। हामी साँचो माया भने के सोचौँ भने नि, त्यो केटी बिना बाँच्नै सक्दिनँ, उसको लागि जे पनि गर्छु आदि इत्यादि, त्यो साँचो माया भने त्यो बढी एट्याचमेन्ट हो, लिमिटेसनै छैन साँचो मायाको, यो आकाश जस्तै छ, अनन्त छ। केलाई चाहिँ साँचो भन्यो, केलाई जुठो भन्यो, कसरी के छ मापदण्ड, कसले तोकेको छ यसको चाहिँ, यति यति माया चाहिँ साँचो हो, यहाँदेखि उता चाहिँ गलत माया हो। फेरि यसमा अलिकति सानो जोड छ, जोडौँ जस्तो कहिलेकाहीँ कस्तो हुन्छ भने, त्यो आफू त्यो अफेयरमा भइरहेको हुन्छ होइन, सोच्ने बित्तिकै अब सोचिरहेको हुन्छ, उसको बारेमा सोचिरहेको हुन्छ, झ्यालबार ठ्याक्क उसको फोन आउँछ, ओहो यो त साँचो माया भन्ने हुन्छ होइन, अनि त्यस पछाडि चार दिन भइसकेको हुन्छ, फोनै आएको हुन्छ, यो त मायै होइन यो भन्ने पनि हुन्छ। यो साँचो माया यो चाहिँ टिनेजरहरूले विशेष यसलाई चाहिँ अलिकति परिभाषित गर्छन् है, अति धेरै भावुक प्रेमीहरूले पनि साँचो माया गरेको थिएँ आदि इत्यादि कुराहरू गर्छन् होइन, त्यो बढी बढी भावुकता हो क्या, त्यो भावुकता बाहेक त्यो एट्याचमेन्ट बाहेक त्यो अरू केही पनि होइन। कसरी कसले निर्धारण गराएको छ, कहाँ कसको डिक्सनेरीमा छ साँचो मायाको अर्थलाई भन्नुहोस् त, छैन नि साँचो माया भन्छ एक्जिस्ट नै गर्दैन मैले एकपटक अन्तर्वार्ता सुनेको थिएँ राजेश हमालको उहाँले के भन्नुभएको थियो भने यो साँचो माया भन्ने कुरा त कवितामा मात्रै हुन्छ त्योभन्दा बाहिर त हुँदैन अब अलिकति व्यक्तिगत कुराकानी पनि गर्नु कि यो कुराकानी सुनिरहनु हुने धेरैलाई चाहिँ धेरै उत्सुकता छ अलिकति व्यक्तिगत कुराकानी नै सोध्दै पनि हुन्थ्यो भनेर अझ फर्स्ट अफले गर्दाखेरि फेरि कुनै एट्याचमेन्ट छ कि छैन पछि त्यो मान्छेसँग चाहिँ उहाँहरूको भन्ने पनि लागिरहेको होला कतिलाई चाहिँ अझै जुन तपाईँले फर्स्ट क्रसमा लेख्नु भएको जो हुनुहुन्छ उहाँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ के थाहा छ तपाईँलाई होइन म त्यो त एकदम थाहा छ कुराकानी अहिले पनि हुन्छ फोनमा अथवा भेटेर चाहिँ होइन अहिले त फेसबुकहरूले सोसियल मिडियाले अलिकति नजिक ल्याउने चाहिँ त एकदम त्यो ठुलो काम गरिरहेको छ होइन ऊ चाहिँ यहीँ छ अनि कुराकानी हुन्छ कस्तो कुराकानी हुन्छ त्यो अलि इन्फर्मल टाइपको हाई हेलो अब त्यस्तो किसिमको मात्रै हुन्छ माया दर्शाउने एकदम त्यो दुईजना प्रेममा परेको व्यक्तिहरू हुन्छ नि त्यस्तो किसिमले गर्ने चाहिँ कुराहरू चाहिँ हुँदैन खालि इन्फर्मल संवाद मात्रै हुन्छ एउटा प्रश्न म सोधौँ है के अरे तपाईँले फर्स्ट अफमा उहाँको बारेमा लेखेको छ भनेर थाहा छ कि थाहा छैन उहाँलाई ए थाहा छ मैले के भन्दाखेरि जस्तो म यो फर्स्ट लभ यो मैले हङकङमा बसेर लेखेको लेख्ने क्रममा अनि के भएको थियो भनेर मलाई चाहिँ त्यो बिर्सिसकेर चाहिँ कि धेरै कुराहरू भेट भइरहेको थियो किन भन्दाखेरि म उसको घरमा जानी भएको हिसाबले चाहिँ भेट हुन्थ्यो तर डेट भनेर चाहिँ जसलाई भन्छ त्यो एकचोटि मात्रै भएको थियो र खासै त्यति धेरै चाहिँ अनुभव उसँगै बसेको अनुभवहरू थिएन तर इमेलमा हाम्रो कुराकानी हुन्थ्यो अनि के भएको थियो भनेर त्यो मलाई चाहिँ त्यो सम्झना लाग्यो कि अनि त्यतिखेर जाँदाखेरि अनि त्यो आफ्नो पहिला लेखेको कन्भर्सेसनहरू अहिले त च्याट हिस्ट्री हुन्छ अनि इमेलहरू त सेभ भएर बसिरहेको हुन्छ अनि त्यो हेर्दै थिएँ अनि रमाइलो पनि लाग्यो कि अनि त्यही बेलामा चाहिँ अनि मैले चाहिँ हामीले गरेको चाहिँ इमेलहरूको संवाद मैले हेर्दैछु भनेर चाहिँ भनेर इमेल लेखेको थिएँ कि अनि किन चाहिँ हेर्दैछस् भन्दाखेरि मैले यसो लेख्दैछु भने मलाई पनि देखाएन भनेर भन्ने हिसाबले भनेर अनि मैले चाहिँ यो प्रकाशन हुनुभन्दा अगाडि चाहिँ देखाएको थिएँ अनि प्रकाशन भइसकेपछि त उहाँको रियाक्सन के भयो खै थाहा छैन आइसक्यो भन्ने जानकारी छ तर अब कसरी लिएको छ भन्ने चाहिँ मलाई त अब थाहा छैन त्यसको बारेमा चाहिँ कुरै भएको छैन शिवानीजी तपाईँको चाहिँ थाहा छ उहाँलाई तपाईँले लेख्नु भएको छ भन्ने मलाई त यो मान्छे मतलब फर्स्ट लभको आशिष भन्ने पात्र चाहिँ जस्तो बाँच्या छ कि छैन भन्ने पनि थाहा छैन मलाई के पनि थाहा छैन उहाँको बारेमा के पनि थाहा छैन मलाई हो र किन त्यस्तो त्यो ग्याप बिचमा अहिले फर्केर हेर्दा त स्कुल टाइमलाई त बच्चा बेलै भन्नु पर्यो त्यति बेला भएको लभ पनि अफेयर भन्छु म त त्यसले गर्दाखेरि किन फेरि केही फिलिङ चाहिँ छैन अनि म त अब सेकेन्ड डे बाटो भेट्यो नि चिन्दिनँ होला अब अहिले त धेरै वर्ष पनि भइसक्यो तपाईँलाई कहाँ होला के होला बुझौँ भन्ने चाहिँ त्यस्तो कहिले लागेन कहिले पनि लागेन ट्रेनमा जसरी स्टेसनहरू छुट्दै जान्छ नि मलाई हरेक सम्बन्ध र मान्छेहरू चाहिँ ट्रेनमा छुट्दै गएकोहरू जस्तो लाग्छ कि मेरो म अगाडि बढिरहेको छु त्यो मान्छेहरू छुट्दै गएर चाहिँ कहिले काहीँ भेटेँ पनि ठिकै छ तर म चाहिँ फेरि त्यही रुट लिएर फेरि त्यही डेस्टिनेसनमा फेरि पछाडि फर्केर आउने खालको मान्छे नै होइन तर अजितजीले त कति मान्छेहरू आए कति गए तर पनि यो मन भन्ने चिज चाहिँ एकचोटि दिइसकेपछि फेरि अरूलाई दिन सकिँदैन एकतर्फी भएको भएर होला सुमिनजी तपाईँको चाहिँ थाहा छ तपाईँले लेख्नु भएको भनेर मेरो पनि शिवानी जस्तै हालत हो कहाँ छ के गर्दैछ मलाई केही पनि थाहा छैन र चासो पनि छैन अर्को कुरो दोस्रो कुरो चासो चाहिँ किन छैन भन्दाखेरि अब मेरो आफ्नो व्यक्तिगत स्वभाव हो यो होइन म जोसँग मायामा हुन्छु अथवा एकदम त्यो प्रेममा पर्दाखेरि म बढी एट्याच हुन्छु क्या एकदमै मान्छे मदेखि भाग्ने तर म चाहिँ एकदम उतिर दौड्ने खालको त्यो खालको स्वभाव चाहिँ नि ममा छ उसलाई चाहिँ नि कहाँ छ के खै खबरी अब सोधपुछ गर्न थाल्यो भने आफू फेरि एट्याच हुने खतरा चाहिँ आफूले आफूभित्र चाहिँ महसुस गरे तर कुनै बेलामा पनि हुन्छ नि जस्तो अब अहिले कति वर्ष भयो होइन त्यो सम्बन्ध गएको कहिले कहिले चाहिँ जस्तो अब त अहिलेको दुनियाँमा सबै फेसबुकमा हुन्छन् होइन फेसबुकमा उठ्छ कि छैन भनेर खोज्ने रहर पनि त्यो रहर पनि पलाएन र एकचोटि मैले खोज्या हो तर खोज्दाखेरि पनि मैले फेला पारिनँ मरिहत्ते गरेर त्यो 50-60 जनाको नाम लिस्टमा चाहिँ नि तानी स्क्रोल गरी चाहिँ मलाई खोज्न त्यो जाँगर पनि चलेन त्यो पनि हुनसक्छ कि तपाईँ त्यो विगतले चाहिँ अहिलेको वर्तमान जिन्दगीमा केही दखल गर्ला भनेर तपाईँ डराउनु भयो अहिले त म धेरै मचुर भइसकेको छु त्यो अवस्था अहिलेसम्म त्यो एउटा ठुलो चाहिँ परिवर्तन ठुलो मेटामोर्फोसिस नै भइसकेको छ मेरो है अहिले चाहिँ मतलब छैन अहिले देखेँ भने भेटेँ भने पनि खासै नचिने मान्छे जस्तो चाहिँ वर्ताव हुन्छ भन्ने लाग्छ मलाई तर कुरा बाध्य कि यहाँनिर सुबिनजी तपाईँले के लेख्नु भएको छ भने दुरीमा तिमीले जे सोचे पनि जे ठाने पनि म भित्र अझै पनि तिमी प्रति प्रेम भावना छ उस्तै उत्तिकै एक इन्च पनि तलमाथि होइन यति समयपछि पनि किन अझै यति धेरै माया लाग्छ भन्ने प्रश्न त यहाँबाट उठ्छ। उत्तर पनि छ मसँग। उत्तर के छ भन्दाखेरि अब यो अलिकति लास्टमा लाइन अलिकति राम्रो मिठो बनाउनको लागि अतिरञ्जित नै गरे हो यो, मैले स्वीकार्नै पर्छ मैले भनेपछि। शिवानीजी तपाईँको पढेँ नि, तपाईँको पढिरहँदाखेरि धेरै ठाउँमा धेरै किसिमका प्रश्नहरू आयो मलाई चाहिँ, अनि त्यो मैले पढिरहने ल्यापटपमा टिपिरहने पनि गरेँ कि, मैले धेरै छन् तपाईँलाई सोध्नुपर्ने चाहिँ। तपाईँको जीवनमा चाहिँ एउटा व्यक्तिसँग प्रेम भइरहँदाखेरि के भौगोलिक दूरी उसँग बढ्यो, अर्को व्यक्तिको आगमन भयो त्यहाँनिर, तपाईँले तुलना गर्न थाल्नुभयो कि त्यहाँनिर, कि प्रेममा तुलना हुन्छ किन हुन्छ यस्तो? फर्स्ट अफ अल त म प्रेममा छु एकदम, त्यो प्रेमको जुन डेप्थमा हुन्छ नि, त्यो डेप्थमा पुग्ने मान्छेले चाहिँ कसैसँग पनि कसैले पनि तुलना गर्दैन, त्यो डेप्थमा म पुगेकै थिएन होइन। त्यस कारणले जुन त्यो एउटा, अनि अर्को कुरा चाहिँ नि, अब जस्तो मैले उसमा पनि मैले भनेको छु, जस्तो साथीहरूले गर्दा प्रेम भएको हो भनेर, मैले त्यो केटालाई अर्काको आँखाबाट हेर्दाखेरि पक्कै पनि, फेरि त्यसमा अरू जस्तो पाँचवटा मान्छेको रायहरू छन् भने, आँखा राम्रो छ, नाक राम्रो छ, मुख राम्रो छ, र सिक्स्थ मान्छेले आएर त्यसको खुट्टा त लामो छोटो छ नि भन्ने बित्तिकै त्यसले त्यो त्यो कुराले फेरि मलाई त असर पर्ने भयो नि। भनेपछि यतिका दिनसम्म मैले अर्काको नजरबाट त्यो केटालाई, मतलब त्यो पात्रलाई हेर्दा हेर्दा पछि जब मैले आफ्नो नजरबाट हेर्नु पर्दाखेरि मैले अभियसली चाहिँ नि कस्तो नि मसँग चोइस भएको भएर मैले कम्पेयर गरे हो। अझै के भन्नुहुन्छ, व्यक्तिको बीचमा प्रेमको तुलना हुन्छ, त्यो हुन्छ भने किन हुन्छ त्यस्तो? प्रेमको गहनताले निर्धारण गर्छ होला, जस्तो एकदम गहन छ भने उसले चाहिँ अरू सोध्न सक्दैन होला, त्यो अप्सन त्यहाँ छ होइन, अथवा मैले कसैलाई चाहिँ मन पराइरहेको छु, मलाई मन पराउने अरू कोही आछ, त्यो अप्सन हुँदाहुँदा पनि यदि मेरो त्यो प्रेम गहिरो छ भने त्यो मैले चाहिँ त्यति ध्यान दिँदैन होला, तुलना गर्दिनँ होला, ऊ जे छ त्यही चाहिँ मेरो लागि चाहिँ एकदम मेरो लागि हो अथवा मेरो लागि पर्फेक्ट छ भन्ने चाहिँ हुन्छ होला। नत्र अब अलिकति त्यो छिपछिपे प्रेम छ र अनि अप्सन पनि आइरहेको छ भन्दाखेरि चाहिँ अब त्यो तुलना चाहिँ गरेर मेरो लागि को सबभन्दा चाहिँ अब राम्रो व्यक्ति को हुनसक्छ मेरो लागि भनेर चाहिँ त्यो तुलना पनि गर्लान् भन्ने जस्तो लाग्छ। मैले सुबिनजीको त्यसपछि शिवानजीको पढ्दा अरू अरूको पनि पढ्दाखेरि धेरैले पनि भन्छन् भौगोलिक दूरीले गर्दाखेरि चाहिँ प्रेममा त्यसले असर चाहिँ पार्छ भौगोलिक दूरीले गर्दाखेरि भनेर अरूले पनि भनेको सुनेको छु, र तपाईँहरूको पनि भौगोलिक दूरीकै कारण हो कि जस्तो त्यो अलिकति मैले सोचेको चाहिँ, भौगोलिक दूरीको प्रभाव के हुन्छ भइरहेको सम्बन्धमा त्यसको? भौगोलिक दूरीको प्रभाव त निश्चय पनि पर्छ, भौगोलिक दूरी बढ्ने बित्तिकै त्यो आत्मिक दूरी पनि बढ्छ भन्ने मलाई चाहिँ एकदम विश्वास लाग्छ है। शिवानीजी तपाईँले लेख्नु भएको छ एक ठाउँमा, आशिषले न मेरो हात समाउँथ्यो न मलाई अङ्गालोमा भेट्थ्यो, हामी हिँड्दा पनि एकअर्कालाई नछमाइकन हिँड्थ्यौँ, बरु मनै कहिले काहीँ उसको पाखुरा समाउँदै लाडिन जान्थे, हतपत ऊ मलाई पन्छाइहाल्थ्यो, यस्तो बेला म खालि एउटै कुराको गुनासो गरिबस्थे, तिमीले मलाई माया नै गर्दैनौ भन्नुभएको छ। माया देखाउनु कतिको आवश्यक छ? इट डिपेन्ड्स अन कल्चर, तपाईँ कस्तो खालको कुन चाहिँ ब्याकग्राउन्डबाट अथवा कस्तो खालको कल्चरबाट आउनु भएको छ होइन। फर इक्जाम्पल, जस्तो तपाईँ फ्रान्समा जानुभयो भने त्यहाँ एकले त्यो कपालहरूले एकअर्कालाई एकदम छुन्छ कि, छोएर कुराहरू गर्ने हुन्छ, छोइराख्ने, किस गरिराख्ने, हात समाइराख्ने, त्यो एकदम नेचुरल कुरा हो होइन। तर हाम्रो साउथ एसियामा त अब त्यो छुने छुने हुँदैन नि त। मेरो पर्टिकुलर कुराकानी गर्ने भने, म एकदमै एउटा कुरा मलाई एउटा पेन दिएपछि म यसको छ सातवटा स्टोरीहरू बनाएर बसिरहेको हुन्छु, नलेखे पनि म कल्पना चाहिँ धेरै गर्छु। मेरो चाहिँ कल्पनामा यति धेरै कल्पना भइसकेका हुन्छ, यति धेरै कल्पना भइसकेका हुन्छ, अब त्यो केटा अथवा त्यो मान्छे आउने बित्तिकै यसले यो गर्छ भन्ने कुरा, त्यो मैले मेरो प्रेडिक्सन अनुसार भएन भने त्यो मलाई मन पर्न छोड्छ, अथवा मेरो एक्सपेक्टेसन भन्दा मान्छे छैन भन्ने हुन्छ कि। त्यस कारणले मेरो पर्टिकुलर कुराकानी गर्ने हो भने, सानैदेखि एकदम खालि लभ स्टोरी पढ्दा पढ्दा पढ्दा पढ्दा मेरो एक्सपेक्टेसन त्यस्तो भएको भएर होला, छुने अथवा यस्तो गर्ने नै त्यो प्रेम होला भनेर, मेरो आफ्नो कारण हो मलाई लाग्छ। त्यस कारणले मेरो आफ्नो त्यो धेरै इमेजिनेसन गर्दा गर्दा गर्दा त्यो इमेजिनेसनको ब्यागेजले गर्दा म थिचेको हुनसक्छु त्यसमा चाहिँ। अजुजी तपाईँले लेख्नु भएको छ अघि पनि, मैले थोरै कुरा अलिकति अब चाहिँ सरसरी त्यो म वाचनै गरेर सुनाउँछ तपाईँहरूलाई पनि, र अहिले हामीलाई सुनेर बसिरहनु श्रोताहरूको लागि पनि। तपाईँले के लेख्नु भएको छ भने, मेरो जीवनमा केही केटीहरू आए गए तर कसैसँग पनि मेरो गम्भीर सम्बन्ध हुन सकेन, त्यसको कारण तिमी नै थियौ कि, मन कसैलाई दिइसकेपछि अर्कोलाई दिन नसकिँदो रहेछ होइन, यही लेख्नु भएको छ। मन कसैलाई दिइसकेपछि अर्कोलाई दिन नसकिँदो रहेछ भन्ने यो कुरा कसरी पुष्टि गर्नुहुन्छ तपाईँ? कसरी भन्दाखेरि, जस्तो त्यो आकर्षण भनौँ न, उप्रतिको आकर्षण धेरै पछिसम्म रह्यो कि, त्यसले गर्दाखेरि पनि अब फेरि मलाई मन पराउने केटीहरू चाहिँ अब जीवनमा त्यो नभेटिएका होइनन्, नआएका होइनन् होइन, उनीहरू आउँदा आउँदा पनि त्यो के भन्दाखेरि त्यो एउटा मेरो दिमागमा उसको एउटा इमेज बसिरहेको अनि त्यो आकर्षण रहिरहेको भएर पनि हो कि जस्तो लाग्छ मलाई चाहिँ। अर्को एउटा कारण के हुन सक्नु भन्दाखेरि, ऊ पनि अब जस्तो उसको जीवनमा अर्को मोड पनि लिएको छैन कि, ऊ पनि सिङ्गल छ, म पनि सिङ्गल थियो, त्यो कारणले गर्दाखेरि पनि मैले के भन्दाखेरि त्यो एउटा सिङ्गल भइरहेको नि त अझै त्यो एउटा प्याचअप हुने, फेरि अब एक किसिमको त्यो मिलन हुने सम्भावना चाहिँ त भइरहेको छ नि। त्यस्तो हुन्छ सुबिनजी, मन एकपटक दिइसकेपछि फेरि अर्कोलाई दिन सकिने म उहाँको कुरासँग अलिकति म मेरो कुरा चाहिँ बात छ होइन। मन भन्ने कुरा त अब यो कति टुक्रा बनाएर छर्न सकिन्छ सकिन्छ है, म चाहिँ त्यो मान्यतामा उभिन्छु है। यो चाहिँ आज एउटा केटीसँग चाहिँ अलिकति एट्याचमेन्ट भयो, भोलि त्यो त्यसलाई चार पाँच दिन पाँच सात दिन अथवा टाइम लाग्न सक्छ, कतिको डेपमा गएको छ त्यही अनुसार निक्लिने टाइम लाग्छ। त्यो टाइम एउटा सडन लेभल अफ टाइमबाट पार गरिसकेपछि मन भने फेरि फ्री हुन्छ, फेरि अर्कोलाई दियो, फेरि अर्कोलाई दिए सकिन्छ। यो चाहिँ ठुलो कुरो छैन। समर लभ मलाई पढिरहँदा त्यसपछि दुरी अब फर्स्ट लभ पढिरहँदा अलिक धेरै भावुक कुरा होइन, यो भावुक म कुनै जमाना, मैले अघि पनि यहाँ भने नि, म कुनै जमाना धेरै नै भावुक थिएँ, धेरै भावुक प्रेमी थिएँ, त्यो बिना बाँच्नै सक्दिनँ, मर्छु अथवा यस्तै यस्तै कुनै बौलट्ठी कामहरू गर्छु आदि इत्यादि। समर लभका चाहिँ जुन सेकेन्ड हाफमा चाहिँ त्यो अतीत शर्मा भन्ने पात्रले जुन चाहिँ जे जस्ता क्रियाकलापहरू गराएको छ, त्यस्ता खालका क्रियाकलापहरू म आफैले पनि गरेको पनि हो, त्यो मैले स्वीकार्छु है। तर अहिले चाहिँ म धेरै म्याचुर भइसकेको चाहिँ फिल गरिरहेको छु, यो तपाईँ यो म्याचुरिटी चाहिँ भर्खर भर्खर दिनुभयो। फर्स्ट लभ प्रतिको प्रतिक्रिया कतिले राखेको के देखेँ भने, त्यो पढिसकेपछि अक्सर पहिलो प्रेमहरू चाहिँ किन वियोगान्त नै हुन्छ, किन वियोगमै टुङ्गिन्छ भनेर चाहिँ धेरैले राखेको देखेको छु मैले। त्यस्तो किन हुन्छ होला, त्यो हामीले सुरुमा भएको प्रेम सम्बन्ध त्यो चाहिँ प्राय वियोगमा किन टुङ्गिन्छ होला? यो सङ्ग्रह तयार गर्दाखेरि समय के भइदिएको भन्दाखेरि, त्यो सबैको कथाहरू अथवा पहिलो प्रेमको त्यो अनुभव चाहिँ अलि तिक्त अलि उस नराम्रोसँग टुङ्गिएको, अब बिछोडमा टुङ्गिएको चाहिँ हुनु गयो। तर त्यो भन्दैमा सबै पहिलो प्रेमको अन्त्य चाहिँ बिछोड हुन्छ भन्ने चाहिँ होइन। कति त्यो पहिलो प्रेम एउटा संयोगमा गएको राम्रोसँग मिलेको कुराहरू त थुप्रैहरू छन्। एउटा के हुनसक्छ भन्दाखेरि, जस्तो पहिलो प्रेम गर्ने भन्दाखेरि अलि अपरिपक्व उमेरमा गर्ने हो नि त पहिलो चाहिँ प्रेम चाहिँ विशेष गरी, अनि अपरिपक्व उमेरमा गर्दाखेरिको प्रेम अलि छेडेको हुने अथवा त्यसले चाहिँ वियोगमा गएर तुङ्गिने अथवा त्यो मिलनमा परिणत नहुने त्यसको कारण पनि होला। शिवानी यसमा के थप्नुहुन्छ तपाईँ? हजुर, म के थप्न चाहन्छु भने, महावीरजीको पहिलो प्रेम सफल भयो कि असफल भयो? प्रति प्रश्न आयो। यसमा म यति मात्रै भन्छु, झन्डै 92 भन्दा बढी रेडियोमा बहकिनी मन सुनेर जति बस्नु भएको छ, धेरैले मलाई पनि सोध्नुहुन्छ तपाईँ विवाहित कि अविवाहित, सिङ्गल हो कि तपाईँको नि भइसकेको छ कोही भनेर। अजितजीलाई फेरि अर्को फर्स्ट लभ टू लेख्ने त्यो रहर लागेछ भने म सबैको जिज्ञासा मेटाउने प्रयास म त्यतिखेर गर्छु होला, म जोगिन्छु यतिखेर। त्यति हो, तपाईँले म त अरू केही भन्न लाग्नुभयो कि भन्न चाहनु? होइन, त्यहीबाट थाहा हुन्छ नि त, यो जस्तो अब सब यदि हेर्ने हो भने 60% मान्छेहरूको चाहिँ फर्स्ट लभ चाहिँ वियोगमै एन्ड हुन्छ जस्तो लाग्छ, किनभने त्यो जब एकदम काँचो उमेरमा गरिन्छ त्यति बेला चाहिँ धेरै जस्तो चाहिँ एकले अर्काको एक्सपेक्टेसन हिरो र हिरोइनहरूसँग हुन्छ होइन, अनि फेरि त्यो एक्सपेक्टेसन बिस्तारै बिस्तारै भाँचिँदै जान्छ। अनि करिब करिब अन्तमा छौँ, धेरै कुराकानी मैले गरेँ तपाईँहरूसँग, त्यो एकदमै धेरै कुराहरू लिन पाएँ, क्रमैसँग केही कुराहरू तपाईँसँग भनेर सोचिनु परिन्छ। सुबिनजीलाई भन्छु म पहिला चाहिँ, मैले फेसबुकमा प्रेम सम्बन्धी उपन्यासहरू पढ्न रहर छ, कुन चाहिँ पढ्ने होला भनेर स्ट्याटस राख्दाखेरि धेरैले मलाई समर लभ पढ्नुहोस् भनेर त्यो सजेस्ट गरे धेरैले। त्यसपछि मैले समर लभ किनेँ, समर लभसँगै अरू पाँचवटा किताब पनि किनेँ, संयोगले पाँचवटै फाइन प्रिन्टले प्रकाशन गरेको किताबहरू छन्, फर्स्ट लभ पनि सँगसँगै थियो, अनि कर्णाली ब्लुज, ज्याक्सन हाइट, माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म सबै किनेँ, र त्यो मध्येको पनि मलाई पढ्न मन लागेको चाहिँ समर लभ। मैले पढेँ समर लभ, त्यही दिन राति 10 बजेबाट पढ्न सुरु गरेको, बिहान 4 बजी पढेर सकेँ, त मलाई 4 बजी बिहानै मैले म्यासेज पनि गरेँ, होइन सेन्ड भयो तपाईँको त्यो रिप्लाई पनि, रिप्लाई पनि पाएँ मैले। आफूले पढेको लेखकसँग प्रत्यक्ष भलाकुसारी गर्न पाइयो आज, अनि अझ महत्वपूर्ण कुरा त समर लभ तपाईँ लेखक अनि तपाईँको त्यो समर लभ मन पराउने जति पनि पाठकहरू हुनुहुन्छ तपाईँहरूको बीचको एउटा पुल बन्न पाएँ म चाहिँ, एकदमै खुसी लागेको छ, धन्यवाद। तपाईँ आफैलाई चाहिँ कस्तो लाग्यो आजको कुराकानी? मलाई चाहिँ एकदम रमाइलो लाग्यो कुराकानी, विशेष हाँसी खुसी, अलिक फर्मल भन्दा पनि इनफर्मल पाराले हामी बोल्यौँ, प्रेम सम्बन्धी कुराहरू गर्न पाउँदा एकदम आनन्द लाग्यो, तर कतिपय प्रश्नहरूको मलाई लाग्यो ठिकठाक जवाफ दिन पनि सकिएन होला, अलिकति पाठकहरूको पनि एउटा एक्सपेक्टेसन थियो होला, यिनीहरूले चाहिँ अलिकति समाधान गरिदिनु हाम्रो प्रेमको समस्याहरू, त्यो खालको एक्सपेक्टेसन थियो, तर प्रेम भन्ने कुरा आफै यति जटिल छ, त्यसको सबै समाधान गर्न धेरै हस्तीहरूलाई पनि खेलाडीहरूलाई पनि लभ गुरुहरूलाई पनि गाह्रो हुन्छ, हामी त अब को नै हो र, त्यही पनि कार्यक्रम चाहिँ रमाइलो लाग्यो है। हजुर, अनि शिवानीजी, मेरो गीत मेरो सन्देश यो कार्यक्रम निकै चर्चित कार्यक्रम, त्यति बेला हाम्रो घरमा टिभी थिएन, म छिमेकीको घरमा गएर हेर्थेँ तपाईँको त्यो कार्यक्रम चाहिँ, सानै थिएँ त्यति बेला, निकै राम्रो लाग्थ्यो, कार्यक्रम पनि राम्रो लाग्थ्यो, तपाईँ पनि राम्रो लाग्थ्यो। त्यो मैले सोचेकै थिइनँ कि त्यही मान्छेसँग म कुनै दिन यसरी गफ गर्न पाउँला, कुरा गर्न पाउँला, अझ प्रेमकै विषयमा। अनि त्यो कुराकानी चाहिँ अझ धेरैले एकैचोटि सुन्दैलान्, त्यो पनि मैले सोचेको थिइनँ। निकै खुसी लागेको छ मलाई। तपाईँलाई चाहिँ कस्तो लाग्यो आजको यो कुराकानी? मैले चाहिँ यसरी प्रेमको बारेमा यसरी कुराकानी गरेको चाहिँ फर्स्ट टाइम हो, र विशेष गरिकन अब संस्मरणकै माथि कुराकानी गरेको चाहिँ जिन्दगीकै फर्स्ट टाइम हो, यसरी सार्वजनिक रूपमा चाहिँ कुराकानी गर्दाखेरि। त्यस कारणले मलाई चाहिँ त्यही सुबिनजीले भने जस्तो इन्फर्मल भयो, रमाइलो भयो, रमाइलो लाग्यो। अब नेक्स्ट टाइम फेरि मैले भनेको थिएँ अजयजीलाई, म अब अहिले हजुर उपन्यास नआउन्जेलसम्म मलाई कहीँ नबोलाउनु होला, म इन्टरभ्यू दिँदिनँ भनेर भनेको थिएँ, उहाँको लागि नै आएको। तर मलाई लाग्छ रमाइलो भए पछाडि फेरि पनि आउनु दिनु होला। धन्यवाद तपाईँलाई अजयजी। मलाई याद छ जब मैले प्रेम तरङ्ग सेगमेन्ट बहकिनी मनमा तपाईँको विचार, त्यो मैले फर्स्ट लभमा फर्स्ट क्रस पढिसकेपछि यो दसजना लेखकको पहिलो प्रेमलाई चाहिँ संग्रह गर्न खोज्ने व्यक्तिकै विचारमा राख्छु भनेर जब मलाई लाग्यो राति नै, त्यसपछि तपाईँलाई मैले लगभग 11 बजेर पनि बढी मिनट गइसकेको थिएँ, फेसबुकमा मैले म्यासेज लेखेँ, युनिकर्न टाइप गरेर निवेदन जस्तो लेखेको थिएँ, हजुर सर नमस्कार, म महावीर विश्वकर्ण बहकिनी मान कार्यक्रम चलाउँछु, यस्तो यस्तो भनेर। तपाईँले तत्कालै मलाई रिप्लाई पनि दिनुभयो, इन्ट्रेस्टिङ विषय भनेर। त्यो दिने बेला तपाईँले फोन नम्बर दिनुभयो, मैले फोन गरेर भोलिपल्ट भेट्यौँ पनि, तपाईँको विचार पनि रेकर्ड गऱ्यौँ। तपाईँले भेटेर आइसकेपछि मैले केही साथीहरूलाई चाहिँ के भनेको थिएँ भने एकदम सहज व्यवहार गर्नुहुँदो रहेछ, निकै प्रभावित भएमा भनेर। मलाई याद आयो कि अजयजी, कवि शिरोमणि लेखनाथ पौडेलले लेखेका रहेछन् कि एक ठाउँमा, उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र भनेर। त्यही याद आयो मलाई चाहिँ, झन् आज यति धेरै लामो कुराकानी गर्न पाइयो। धन्यवाद तपाईँलाई। कस्तो लाग्यो छ तपाईँ? एकदम मलाई पनि एकदम रमाइलो लाग्यो, हाम्रो दुईजना साथीहरूलाई जस्तै, किन भन्दाखेरि प्रेमको बारेमा कुरा गर्दा सधैँ रमाइलो हुन्छ, र आज आएर फेरि कतिपय अलि अझै झन् त्यो एकदम पर्सनल कुराहरू पनि दिँदाखेरि, अलि नोस्टाल्जिक हुँदाखेरि अथवा त्यो विगतमा फर्किँदाखेरि झन्नै रमाइलो भयो, अनि अलि कतिपय एकदम पर्सनल कुराहरू पनि आयो, मलाई त एकदम रमाइलो लाग्यो। अब आजको यो कार्यक्रमबाट चाहिँ छुट्टिनुपर्ने बेलामा आइसकेका छौँ। फेरि पनि अन्तमा बहकिनी मन सुनेर बसिरहनु हुने सबै सबैको तर्फबाट तपाईँहरू तिनैजनालाई धेरै धन्यवाद। धन्यवाद। आजको कार्यक्रममा हामीले फर्स्ट लभ पुस्तकमा आफ्नो पहिलो प्रेम संग्रह गर्नुहुने तीनजना लेखक अजित बराल, सुबिन भरसाई र शिवानी सिंह थारूसँग प्रेमकै विषयमा रहेर धेरै कुराकानी गर्यौं। कार्यक्रम बहकिनी मनको आजको श्रृंखलाबाट अब चाहिँ छुट्टिनुपर्ने हुन्छ। कार्यक्रम सुनेर बस्नुभयो तिनजेल, धन्यवाद तपाईँलाई। तपाईँको प्रतिक्रियाको अपेक्षा गरेका छौं। www.facebook.com/बहकिनीमन यो पेजमा गएर तपाईँ आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुन्छ। यसैगरी पत्र पठाउन चाहनुहुन्छ भने कार्यक्रम बहकिनी मन सामुदायिक सूचना नेटवर्क सीआईएन पोस्ट बक्स नम्बर 19324 काठमाडौँ नेपाल यो ठेगानामा पठाउनु होला। आजको श्रृंखलाबाट भने म प्रस्तुता महावीर विश्वकर्मा पनि बिदा हुन्छु। हवस् जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार।